जब आया चांद मुहर्रम का आसमां पे नजर, जब आया चांद मुहर्रम का आसमां पे नजर, तो रूहे फातिमा जहराए बोली रो रो कर, मेरे खुदा मेरे खुदा, मेरे खुदा मेरे खुदा, मेरा हुसैन अब है तेरे हवाले, मेरे खुदा मेरा हुसैन अब है तेरे हवाले, सफर में है मेरा बच्चा मेरे हुसैन की खैर, मेरे जिगर का है टुकड़ा मेरे हुसैन की खैर, मशक्कतों से है पाला मेरे हुसैन की खैर, वही है मेरा जियाला मेरे हुसैन की खैर, मेरे खुदा न लगे उसको दुश्मनों की नजर, मेरे खुदा मेरे खुदा मेरे खुदा, मेरा हुसैन अब है तेरे हवाले, लईन ज़ादों ने शब्बीर को बुलाया है, ये हैं वो लोग जिन्होंने मुझे रुलाया है, हसन को और अली को बहुत सताया है, अजीब वक्त मेरे लाडले पे आया है, रहे बलाओं से महफूज मेरे घर के नफर, मेरे खुदा मेरे खुदा मेरे खुदा, मेरा हुसैन अब है तेरे हवाले, मेरे खुदा मेरा हुसैन अब है तेरे हवाले, मुझे है याद अभी तक वो आखिरी मंजर, रजा के वास्ते आया था जब मेरा दिल भर, लिपट के कब्र से कहता था मुझसे रो रो कर, दुआएं दीजिए अम्मा के जा रहा है पिसर, मेरे खुदा मेरे बच्चे को रास आए सफर, मेरे खुदा मेरे खुदा मेरे खुदा, मेरा हुसैन अब है तेरे हवाले, मेरे खुदा मेरा हुसैन अब है तेरे हवाले, है साथ साथ शहीदी के कासिम ओ अकबर, है छोटे बच्चों में बाकर सकीना और असगर, तमाम कुनबा है हमरा और तवील सफर, कहीं है वादियो सहरा कहीं कहीं है शजर, लुटे न जाके किसी दश्त में रसूल का घर, मेरे खुदा मेरे खुदा मेरे खुदा, मेरा हुसैन अब है तेरे हवाले, मेरे खुदा मेरा हुसैन अब है तेरे हवाले, सुकून है मुझे अब्बास शह के साथ में है, حرم کے پردے کا احساس شہ کے ساتھ میں ہے، وفا کے جسم کی ہر سانس شہ کے ساتھ میں ہے، ہے مجھ کو جس سے بڑی آس شہ کے ساتھ میں ہے، لگے نہ بازو عباس کو کسی کی نظر، میرے خدا میرے خدا میرے خدا میرا حسین اب ہے تیرے حوالے، میرے خدا میرا حسین اب ہے تیرے حوالے، بقائے دین محمد ہے مقصد شبیر، ہے اس کے ساتھ ہر ایک لمحہ زینب دلگیر، لٹا کے حق پہ بہن بھائی اپنی کل جاگیر، دکھائیں گے ہمیں خواب خلیل کی تعبیر، بہن کے سامنے لیکن کٹے نہ بھائی کا سر، میرے خدا میرے خدا میرے خدا میرا حسین اب ہے تیرے حوالے، میرے خدا میرا حسین اب ہے تیرے حوالے، کلیجہ اکبر مہرو کا چھید دے گی سنا، گلے پہ تیر ستم لیں گے اصغر نادا، دلیر اون محمد بھی قتل ہوں گے وہاں، جلے گا آگ کے چھولوں سے شاہدی کا مکان، مجھے سنانا نہ معبود کوئی ایسی خبر، میرے خدا میرے خدا میرے خدا میرا حسین اب ہے تیرے حوالے، میرے خدا میرا حسین اب ہے تیرے حوالے، ہاں سنا ہے دسویں محرم کو قتل ہوں گے حسین، خیام احمد مرسل میں ہوگا شور و شین، مجھے لہج میں بھلا کس طرح سے آئے گا چین، غریب زینب مجتر کرے گی رو کے یہ بین، گلا ہے خشک برادر کا شمر زب نہ کر، میرے خدا میرے خدا میرے خدا میرا حسین اب ہے تیرے حوالے، اسیر ہوں گی نبی زادیاں خبر ہے مجھے، ستائی جائیں گی شہزادیاں خبر ہے مجھے، چلیں گی ظلم کی ہر آندھیاں خبر ہے مجھے، لہو بہائے گا یہ آسمان خبر ہے مجھے، غمِ حسین میں ڈوبے رہیں گے شمس و قمر، میرے خدا میرے خدا میرے خدا میرا حسین اب ہے تیرے حوالے، میرے خدا میرا حسین اب ہے تیرے حوالے، پہنائی جائے گی عابد کو ہتھکڑی بیڑی، رلائی جائے گی ہر گام لاڈلی شہ کی، ہر ایک ہونٹ سے لپٹی رہے گی تشنا لبی، خبر کسی کو نہ ہوگی کب ان کی پیاس بجھی، میں اتنے غم کروں برداشت کب ہے تاب جگر، میرے خدا میرے خدا میرے خدا میرا حسین اب ہے تیرے حوالے، میرے خدا میرا حسین اب ہے تیرے حوالے، عظیم اور نجف سن کے داستان علم، زمین سے تاب فلک محو غم ہوا عالم، ہر ایک سمت بپا تھا حسین کا ماتم، دہاڑے مار کے روتے تھے انبیاء پہ ہم، جگر کو تھام کے بولے یہ ساقی کوثر، میرے خدا میرے خدا میرے خدا میرا حسین اب ہے تیرے حوالے، میرے خدا میرا حسین اب ہے تیرے حوالے۔ جب آیا چاند محرم کا آسماں پہ نظر، تو روح فاطمہ زہرا یہ بولی رو رو کر، میرے خدا میرا حسین اب ہے تیرے حوالے۔